रात भरेको जाडो म त व्यर्थमा मकल तापेर बसिरहे। बाहिर तुसारोले गुलाबको फूल झारेछ थाहै भएन। म त तिम्रो प्रतीक्षामा दिन रात जागिरहे, तर बिचरा भाग्य कतिखेर निधाएछ यादै भएन। नमस्ते, स्वागत तथा अभिवादन गर्छु म तपाईँहरूलाई प्रत्येक हप्ता ठिक यसै बेला प्रसारण हुने कार्यक्रम मेरो कथामा। म तपाईँकै डियर कल्याण। कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ, के गरिरहनु भएको छ? मैले तपाईँलाई नदेखे पनि, तपाईँसँग नबोले पनि, तपाईँलाई नभेटे पनि म तपाईँको अन्तर मनमा रहिरहे जस्तो लाग्छ। र त्यसैले म सोध्न चाहन्छु, कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ, के गरिरहनु भएको छ? मबाट जति टाढा भए पनि, जति लामो दूरी भए पनि, तपाईँको र मेरो यो आवाजको सम्बन्धलाई स्थापित गर्न चाहन्छु म कार्यक्रम मेरो कथा मार्फत। र यदि काममा व्यस्त हुनुहुन्छ भने काम गर्नुहोस्। सबभन्दा ठुलो कुरा काम हो, काम ईश्वरको रूप हो। र म सधैँ भन्ने गर्छु, कहिले पनि आफूले सानो काम गरेको छु भनेर हीनताबोध कहिले पनि नगर्नुहोस्। काम कुनै पनि सानो हुँदैन, हरेक कामको महत्त्व आआफ्नो ठाउँमा हुन्छ। त्यसैले काममा व्यस्त हुनुहुन्छ भने काम गर्नुहोस्, सबभन्दा ठुलो कुरा काम हो। तर यदि फुर्सदमा हुनुहुन्छ भने आउनुहोस्, अबको दुई घन्टा म तपाईँलाई कसैको वास्तविक जीवन घटना सुनाउँछु र हामीले अरूको घटनाबाट हाम्रो जिन्दगीको बाटो, हाम्रो जिन्दगीको यात्रा र हाम्रा भावनाहरूलाई साट्न सक्छौँ र जीवनमा अलिकति भए पनि, मनमा अलिकति भए पनि सहानुभूति सँगाल्न सक्छौँ। किनकि कार्यक्रम मेरो कथामा तपाईँहरूले पठाउनु भएको पत्रबाट मलाई के अनुभव हुन्छ भने, यो संसारमा सबैका आआफ्ना समस्या छन्। हामीलाई कस्तो लाग्छ भने मेरो समस्या ठुलो छ, मेरो जस्तो समस्या अरूको छैन भन्ने हामीलाई भ्रम भइरहेको हुन्छ। तर वास्तवमा म तपाईँलाई के भन्न चाहन्छु भने, यो संसारमा हरेकका समस्या छन्, आआफ्ना समस्या छन्। समस्याको दायरा मात्रै फरक हो। ठुलो मान्छेलाई ठुलै समस्या छ, सानो मान्छेलाई सानै समस्या हुन्छ। त्यसैले अहिलेको राजनीतिक अवस्था, आर्थिक अवस्था, सामाजिक अवस्था र हाम्रो देशको जुन अवस्था छ, त्यो अवस्थामा हरेक मान्छेहरूलाई आआफ्नो समस्या छ। त्यसैले कहिले पनि आफ्नो समस्याबाट नहात्तिनुहोला। यो जिन्दगीमा सबैलाई आफ्नै समस्या परिरहेका हुन्छन् भन्ने कुरा पनि म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। यो तपाईँहरूबाट प्राप्त भएका पत्रहरूबाट र तपाईँहरूले पठाउनु भएको कथाहरू, तपाईँले पठाउनु भएका आफ्ना भावनाहरू र तपाईँले कार्यक्रमप्रति देखाउनु भएको सदा सहायता म सबै तपाईँका पत्रहरू पढ्ने गर्छु र त्यसबाट मैले पाएको अनुभव हो, ज्ञान हो र मैले यसलाई तपाईँ समक्ष सेयर गरेको हो र यही नै वास्तविकता हो भन्ने कुरा जानकारी गराउन चाहन्छु। त्यसैले गर्वले बाँच्नुहोस्, किनकि हाम्रो जिन्दगी भनेको अनमोल जिन्दगी हो। यो जिन्दगी फेरि पाइँदैन। त्यसैले यो जिन्दगीलाई सुन्दर बनाउनुहोस्, ब्युटिफुल बनाउनुहोस्, आफूभन्दा ठुलोलाई सम्मान गर्नुहोस्, सानोलाई माया गर्नुहोस्, यही हो जिन्दगी भन्दै आज मैले सबिनजीले पठाउनु भएको उहाँको वास्तविक जीवन घटनालाई लिएको छु र अब कार्यक्रम सुरु गर्ने अनुमति माग्छु यो गीतबाट। लौना मलाई बाँधी राख, जुनी जुनी भरी लाई कसो माया बस्यो मुझु भित्र खाई को पस्यो यो मन एउटै भयो भित्र खाई को पस्यो यो मन एउटै भयो कसो कसो माया बस्यो मुटु भित्र खाई को पस्यो यो मन एउटै भयो दुखका धुनीहरू जगाएर पीडाको आगो बालेर आफ्ना सहानुभूतिका हातहरू सेकाउँदै जिन्दगी काट्ने मेरा सपनाहरू आज सिसा चाहिँ टुटेका छन्। यिनै टुटेका मनहरू यिनै फाटेका तनहरू लिएर जीवन साध्ने अभिप्रायमा हिँडिरहेको छु म निरन्तर एक्लै। कहिलेकाहीँ त लाग्छ यो एक्लो जिन्दगीको यात्रा कहाँ गएर टुङ्गिने हो थाहा छैन, अनिश्चित र भविष्यमा कतै पनि नदेखिने सम्भावनाहरू जब आफ्नो आँखा अगाडि आइपुग्छन् त्यति बेला आफैलाई अत्यास लागेर आउँछ आफ्नो जिन्दगी देखेर। मेरो नाम सबिन हो। विक्रम सम्बत 2037 सालमा मेरो जन्म सोलु खम्बुमा भएको हो। म घरको माइलो छोरा, जेठो दाई र भाइ पनि हुनुहुन्छ र दुवैजनाको साथमा हिँडेको जिन्दगी मेरो। यतिखेर हामी नितान्त फरक छौँ, एक्लै एक्लै छौँ। मेरो बुबाको व्यवसाय सोलुखुम्बुमा आएका पर्यटकहरूलाई सेवा दिनु थियो। सानोमा मैले सोलुखुम्बुमै पढेको र म जब कक्षा छमा पुगेँ त्यति बेला बुबाले मलाई काठमाडौँ ल्याएर काठमाडौँको आनन्दकुटी विद्यापीठमा ल्याएर पढाउनु भयो। म हस्टेलमा बस्थेँ, पढाइ राम्रो थियो मेरो, त्यति राम्रो पनि होइन त्यति नराम्रो पनि थिएन। त्यति बेला बाबाको चाहना थियो छोराहरूमा मैले नै पढोस् र म पढाइ बाहेक अन्यत्र कतैतिर पनि नसोचु। बाबा आमाको सपनालाई मैले साकार पार्नु थियो। सायद त्यसैले होला दाइ र भाइ भन्दा मलाई बुबाले काठमाडौँ ल्याएर एउटा राम्रो स्कुल छानेर बोर्डिङमा राख्नु भएको थियो। म स्कुलकै हस्टेलमा बस्थेँ र पढ्थेँ। मेरा साथीभाइ र साथी सङ्गीहरूसँगको काठमाडौँको वातावरणमा मैले आफ्नो बाल्यकाललाई बिताउँदै लगेँ। समय बित्दै गयो। कक्षाका कोठाहरूदेखि लिएर काठमाडौँका सारा वातावरणमा भिज्दै गएको म बुबा आमाको सपनालाई पनि आफूसँगै समाहित गरेर हिँडिरहेको थिएँ। विक्रमसम्म 2053 सालमा मैले एसएलसी सकेँ र त्यति बेला एसएलसी सकेपछि केही समय मैले रुक्नु पर्यो, अर्थात् विक्रमसम्म 2054 सालमा मैले आइएससी पढ्न थालेँ, त्यो पनि बुबा आमाको चाहनामा। अस्कल क्याम्पसमा पढ्न थालेको थिएँ मैले त्यति बेला आइएससी लेभलको पढाइ। समय बित्दै गयो। मेरा जिंदगी का दुखहरू त्यति बेला कतै पनि उदाएका थिएनन्। सुखहरू थिए, आँखामा मिठो सपना थियो। सपनाका तिनै ताना बानाहरूलाई बुन्दै मैले आफ्नो जिन्दगीलाई अगाडि बढाइरहे। पढ्न गाह्रो थियो। कतिपय साथीहरू भन्थे यो विज्ञान विषय पढेर केही पनि काम हुँदैन, जीवनमा कतै पनि प्रयोग हुँदैन। तर म सम्झाउँथे तिनीहरूलाई, पढ्न त सबै कुरा कठिन हुन्छ, त्यसैले हामीले जुन विषय पढिरहेका छौँ त्यसैमा ध्यान दिनुपर्छ। जब म अरूलाई सम्झाउन थाल्थे त्यति बेला आफ्नो मनलाई कसैले सम्झाइदिए कस्तो हुन्थ्यो जस्तो लाग्छ। त्यो उमेर, हाँस्नु पर्ने उमेर, सिनेमा हलका अगाडि उभिएर साथीभाइलाई कुर्नु पर्ने उमेर, रेस्टुरेन्टमा बसेर मिठो मिठो खानुपर्ने उमेर, र पढाइ सकिएको खुसीयालीमा टाढा कतै जानुपर्ने ती उमेरका दिनहरू अझ सम्झन्छु म। कतै दूर बस्तीमा हामी कलेजबाट गएका दिनहरू सम्झन्छु म। मलाई राम्रोसँग याद छ जति बेला हामी कलेजबाट दार्जिलिङ पुगेका थियौँ त्यति बेलाको याद अझै पनि मेरो दिमागमा आइरहन्छ। सम्झन्छु मेरो अतीतलाई, तर डियर कल्याण, जुन कुरा छुटिसके, जुन कुरा सपना भएर बितिसके, त्यो कुरा मनमा आएर मात्रै केही हुँदो रहेनछ। हातबाट छुटेको कुरा र बितिसकेको कुरा फेरि फर्कदो रहेनछ। तर आज म तपाईँलाई सुनाउँछु मेरा तिनै छुटेका जीवनका कथाहरू, बस तिनै छुटेका। पहाडको छुक छुके दिल छुट्यो हजुर रोक्दैन रोकी, पहाडको छुक छुके दिल छुट्यो हजुर रोक्दैन रोकी, मैले रुमाल हल्लाको गयो माया देख्दैन देखी। सपना थियो मन भरी आशा, माया हाम्रो खै के भयो छायो नि निराशा, शिरमा उनकै टोपी चिनो पाउमा पाउ पोष, दिलमा उनकै फूल राखे कसलाई दिने दोष। पहाडको छुक छुके दिल छुट्यो हजुर रोक्दैन रोकी, मैले रुमाल हल्लाको गयो माया देख्दैन देखी। पटुकीमा फुकुरी छ छड्के कुन दैव लाग्यो मलाई लाग्यो नजर करके, आँखा मेरो हेरिरहन्छ नौ डाँडा पारी, फर्कने त आशै छैन गयो माया मारी। पहाडको छुक छुके दिल छुट्यो हजुर रोक्दैन रोकी, मैले रुमाल हल्लाको गयो माया देख्दैन देखी छुट्यो हजुर रोक्दैन रोकी गयो माया देख डियर कल्याण थकित थकित रातहरू आगोले पोले झै चर्किरहने यी हातहरू जिन्दगीका खुसीमा उमङ्गमा उन्मादमा धड्किरहने यही मन आज किन आफैबाट पृथक छ खोलाको बगरमा पल्टिएको ढुङ्गा जस्तो उदास छ कहिलेकाहीँ त सोच्छु यी उदासी मनहरू किन रङ्ग फेर्दैनन् शरद ऋतु लाग्छ आँगनभरि फूल फुल्छन् तर बगरको ढुङ्गामा कहिल्यै पनि फूल फुल्न सक्दैन जब फेरि बसन्त ऋतु आउँछ कहिलेकाहीँ त लाग्छ यी ऋतुहरू परिवर्तन भए जस्तै मन पनि परिवर्तन हुनु किन मन उदास उदास हुन्छ किन मन उजाड उजाड हुन्छ आफैसँग बारम्बार उठिरहने प्रश्नहरूको थुप्रोभित्र जिन्दगी काटेर बाँचिरहेको मेरो मन आज तपाईँलाई साट्न मन लाग्यो मन चाहन्थ्यो यत्तिकै चुपचाप बसिरहँ कतै जङ्गलमा फुल्न नसकेको फुल जस्तै त हुँ म कहाँ फुलेको छु र मलाई जिन्दगीमा न कोही हेर्न आउँछन् न मसँग कोही बोल्न आउँछन् न मलाई देखेर कोही बाटो काटेर जान्छन् एउटा जङ्गलको अनकन्ठार ठाउँमा फुलेको र फुल्न नसकेको फुल हो म जब जब मनमा यिनै कुराहरू खेल्न थाल्छन् त्यति बेला कथा कथाबाट डियर कल्याण मेरो कथाको याद झझल्को आइरहन्छ मनमा म कतै दूर बस्तीबाट लेखिरहेका मेरा कथाहरू जब शब्द शब्दमा उनेर मेरो कथा मार्फत लाखौं लाख मानिसमा बाँटिनेछ कमसेकम मनमा सहानुभूति त दर्शाउलान् कसैले यस्तो पनि हुँदो रहेछ जिन्दगीमा आज सम्झन्छु म मेरो अतीतलाई र म कल्पना गर्छु जहाँबाट मेरो पुरानो हिँडाइ म निरन्तर हिँडिरहेको छु खिएका मेरा पाइतालाहरू दसिएका मेरा खुट्टाहरू र पटपटी फुटेका मेरा खुट्टाका डामहरू मेरो अतीतभरि छरपष्ट छन् जब जिन्दगीलाई पछाडि फर्केर हेर्छु देख्छु कति पुनरावृत्त भइसकेछ आज जिन्दगी कहाँबाट कहाँ आइसक्यो जिन्दगी तर तिनै यादहरू तिनै सम्झनाहरू र तिनै पीडाहरू जस्ताको तस्तै बोकेर ल्याएको छु मैले मान्छेको मनभित्र किन परिवर्तन हुन सक्दैनन् पीडाहरू दुःखहरू र बिछोडका अनगिन्ती घाउहरू किन परिवर्तन हुन सक्दैनन् कोही अलिकति चर्को बोल्यो भने लाग्छ उसले मलाई हेपिरहेको छ कसैले औँला ठडायो भने लाग्छ उसले मेरो सारा अति थाहा पाएर मलाई हेपिरहेको छ किन त्यसरी काँप्छ मन किन त्यसरी डराउँछ मन त्यार कल्याण आज खै कुन्नि किन हो आफ्ना सारा कुरा लेख्न मन लाग्यो तपाईँलाई कुरा विक्रमसम्म 2058 सालको हो अचानक आमा बिरामी हुनुभयो ठुलो दाई त्यति बेला स्विजरल्यान्ड जाने तयारीमा हुनुहुन्थ्यो उहाँको सबै कुरा मिलिसकेको थियो गोराहरूले खुब माया गर्थे उहाँलाई बोकेर उचाल्थे आमा काठमाडौँमै हुनुहुन्थ्यो बुबा उतै भाइ पनि यतै थियो तर भाइले आफ्नो बाटो बिगारिसकेको थियो आमाको उपचारमा लागेका डाक्टरहरूले जब आमालाई क्यान्सर भएको घोषणा गरे ती दिनहरू आज सम्झन्छु म कति तिता थिए कति नमिठा थिए आमा भन्नुहुन्थ्यो तिमीहरू ठुलो भइसक्यो अब मेरो बारेमा चिन्ता नलिनु दाइले भन्नुभएको थियो तपाईँको पेट मात्र दुखेको हो औषधले निको भइहाल्छ जब आमा किमोथेरापी गरेर घर आउनुहुन्थ्यो भन्नुहुन्थ्यो यो जिन्दगी यति हो सपना रहेछ जिन्दगी आमाका तिनी शब्दहरू आज सापटी लिएर कल्पन्छु सपना जस्तै लाग्छ मलाई पनि आफ्नो जिन्दगी समय बित्दै गए आमाको स्याहार र सुसारमा जिन्दगी बिताएँ मैले बाँकी जिन्दगी तर विक्रम सम्बत 2059 सालमा आमालाई कालले लुछेर लाग्यो। बाबाको सहारा कोही भएन। बाबा उदास हुनुहुन्थ्यो। आमाको यादमा घरिघरि बाबाले घात र प्रतिघातका कुरा गर्नुहुन्थ्यो। आँखाभरि आँसु आउँथ्यो बाबाको। भन्नुहुन्थ्यो, सुखमा साथ दि उसले, दुःखमा साथ दि, पीडामा साथ दि, आज हु छैन। कति एक्लो र बिरानो हुँदो रहेछ यो जिन्दगी। बाबाले जिन्दगीको अनुभव गरिसक्नु भएको थियो र जीवनलाई वास्तविक तरफले बुझिसक्नु भएको थियो। म के गर्न सक्थे र? त्यसपछि बुबाले सोलुखुम्बुको भएभरको जेथा बेच्नु भयो र विक्रम सम्बत 2060 सालमा महाराजगञ्ज नजिकैको एउटा कुनामा जग्गा किन्नु भयो र भन्नुहुन्थ्यो, म यहाँ घर बनाएर तिमीहरूलाई राख्छु। यो जिन्दगीको केही ठेगान छैन। म पनि कतै बाटो लाग्यो भने तिमीहरू अलमलमा पर्छ र सारा जीवन तिमीहरूलाई कष्टदायी हुन्छ। एउटा बुबाले छोराछोरीको लागि कति सोच्दा रहेछन् आज सम्झन्छु म। समय बित्दै गयो। दाइले पनि सम्झनु भयो, यहाँ बसेर केही हुँदैन र विक्रम सम्बत 2061 सालमा उहाँ स्विजरल्यान्ड जानुभयो। भाइ र म मात्र। भाइ आमाको पीरले हो कि आफू गलत बाटो रोजेर हो बरालिएर हिँड्थ्यो। उसकेका बोटलहरूमा ऊ रमाउन थाल्थ्यो। पढाइ जिरो थियो र फेसनमा माहिर थियो। कहिलेकाहीँ म सोच्थेँ, भाइ यति धेरै लुगाहरू कहाँबाट ल्यायो? ऊ बोल्दैन थियो, राम्रो गफ दिन्थ्यो र गफमा सबैलाई मक्ख पार्थ्यो। र कहिलेकाहीँ साथीहरू सुनाउँथे, उसले त धेरै गर्लफ्रेन्ड परिवर्तन गरेर हिँड्छ। मलाई अनौठो लाग्थ्यो, यो पनि मान्छेको कला होला जस्तो लाग्थ्यो। तर जिन्दगीले सधैँ त्यसरी साथ दिँदैन भन्ने कुरा उसले बुझेको थिएन। तर म उल्टो थिएँ। आमा गएपछि मलाई जिन्दगीप्रतिको सहानुभूतिले अझ अगाडि बढाउँदै लग्यो। धेर कल्याण, आज सम्झन्छु मेरो अतीत, मेरा दुःखहरू, मेरा सुखहरू। पढाइको लागि बुबाले कहिल्यै पनि दुःख दिनु भएन। सधैँ स्कुलमा समयमै पैसा पुर्याउनुहुन्थ्यो। पढ्नको लागि, लगाउनको लागि, खानको लागि जिन्दगीमा कहिल्यै पनि अभाव भएन। साथीहरू भन्थे, त सम्पन्न परिवारको मान्छे, तर मन दुखेको कसले देख्छ र? मनको पीडा कसले देख्छ र? सधैँ सधैँ खुसीमा रम्ने मनहरू। जति बेला आमातिर फर्कन्थ्यो, मैले आमालाई सम्झन्थे। आमाले पिटेको र काखमा राखेर तिनै आमाले चुम्बन गरेका दिनहरू सम्झन्थे। जिन्दगी कहाँबाट कहाँ पुगिसक्यो र स्विजरल्यान्डबाट फोन गरेर दाइले भन्नुहुन्थ्यो, भाइ जिन्दगी कठिन छ, पढ्न नछोड्नु, कान्छो भाइलाई सम्झाउनु। तर भाइले आफ्नो अगाडि सबै कुरा हुन्छ भने पनि बाहिरतिर बरालिएर हिँड्थ्यो। मान्छेहरू भन्थे, उसले रक्सी मात्र होइन अरू चिज पनि लिन थालिसक्यो। डर लाग्थ्यो भाइको। बाबाको त्यस्तै थियो र भाइको कारणले बाबा पनि बिरामी हुँदै जानुभएको थियो। समय बित्दै गए। पढाइलाई निरन्तर अगाडि बढाउँदै लगे मैले। म सोच्थेँ, मैले पढ्नुपर्छ। दाइको आकाङ्क्षा पनि त्यही छ, बाबाको आकाङ्क्षा पनि त्यही छ। मैले पढाइलाई छोडेन। निरन्तर पढ्दै जाने क्रममा मेरो पढाइ अब्बल दर्जाको हुँदै गयो। मैले रात दिन पढ्थेँ। पढाइ बाहेक अरू कुरा मलाई थाहा थिएन। तर जिन्दगीमा पढाइ मात्र सबै कुरा हुँदो रहेनछ डियर कल्याण। पढाइ त जिन्दगीको सफलताको एउटा पाटो हो, तर आफ्नै खुट्टाले तय गर्नुपर्ने जिन्दगीको बाटो र जिन्दगीका चट्टान र पट्टार लाग्दा गोरेटाहरू अत्यन्तै विकराल हुँदा रहेछन्। जहाँबाट पुगे पनि फेरि त्यहीँ झर्नुपर्ने जिन्दगीका ओरालीहरू अत्यन्तै घातक हुँदा रहेछन्। आज म सुनाउँछु तपाईँलाई मेरो कथा। दिल खोलेर सुनाउँछु डियर कल्याण तपाईँलाई म आफ्नो कथा। उज्यालोमा बिलाउँछौ तिमी, मेरो कोसिस असफल तिमीलाई सधैँ सम्झन्छु, मेरो कोसिस असफल तिमीलाई सधैँ सम्झन्छु। सपनीमा आउँछौ तिमी, विपरीमा भाग्छौ तिमी, मेरो भाग्य यस्तै छ तिमीलाई सधैँ पर्खन्छु, मेरो मेरो भाग्य यस्तै छ, तिमीलाई सधैँ पर्खन्छु। बाँचिनेर हर्नी पुग्यो अब सम्झु म कति, पाउन सकिन तिमीलाई मेरो कोसिसमै कमी। बाँचिनेर हर्नी पुग्यो अब सम्झु म कति, पाउन सकिन तिमीलाई मेरो कोसिसमै कमी। ला ला ला, मेरो घरमै खोटो छ तिमीलाई पाऊँ कसरी, मेरो घरमै खोटो छ तिमीलाई पाऊँ कसरी। डियर कल्याण, सपनाहरू त हावामा उड्दा रहेछन्, सपनाहरू त सिमलको भुवा जस्तै बिस्तारै बिस्तारै उडेर दूर बस्तीतिर जाँदा रहेछन्। सपना त आँखा चिम्ले पनि देखिँदो रहेछ, सपना देख्न केही पनि गर्नु पर्दो रहेनछ, बरु विपनाहरू तिता हुँदा रहेछन्। सायद त्यसैले होला मान्छे सपना देख्न मन पराउँछ, विपनाका तिता बाटो, तिता र उराट लाग्दा बाटोहरू हिँडेर मान्छे कहिले पनि गन्तव्यमा पुग्ने योजना बनाउँदो रहेनछ। बिस्तारामा पल्टेर आँखा चिम्लिदिए देखिने मिठा सपनाहरू नै मान्छेका लागि ठुलो बल प्रदान गर्ने एउटा शक्ति हुँदो रहेछ। त्यसैले मान्छेले सपना देख्न छोड्दैन। भर्खरै जन्मिएको बच्चा किन नहोस् र उमेर ढल्किसकेर कालको मुखमा पुग्न थालेको मान्छे किन नहोस्, हरेकका आआफ्ना सपनाहरू हुन्छन्। मान्छे तिनै सपनाहरू च्यातेर हावामा उडाइरहन्छ सपना सिमलको भुवा जस्तै। त्यसैले मान्छे तन्दुरुस्त हुन्छ र मान्छेले सोच्छ म यिनै सपनाहरू बेचेर खानेछु, मलाई यिनै सपनाहरूले धेरै टाढासम्म पुर्याउनेछन्। तर यथार्थमा जिन्दगी तितो हुँदो रहेछ र सपनाभन्दा विपना धेरै घात र प्रतिघातका कुराहरूले घोचिरहँदा रहेछन्। एउटा अजङ्गको मान्छेलाई सियोले घोचे जस्तै घोचिरहँदा रहेछन् विपनाले सपनाहरूलाई। त्यसैले विपनामा बाँच्ने मान्छेहरूभन्दा सपनामा बाँच्ने मान्छेहरू बढी दुःखी हुँदा रहेछन्। आज सम्झन्छु म मेरो जीवनको अतीत र आज तपाईँलाई सुनाउन चाहन्छु। यसरी आमाको याद बिस्तारै बिस्तारै मनबाट हराउँदै गए। यो जिन्दगीमा जो जति प्रिय किरण होस्, नयाँ यादहरूले पुरानो यादहरूमा खिया लाग्दै जाँदो रहेछ। नयाँ सम्झनाहरू, नयाँ प्रीतहरू, नयाँ मायाहरू र नयाँ स्नेहहरूले पुराना यादहरू, पुराना माया र पुराना सम्झनाहरू खिया लाग्दै जाँदा रहेछन् फलाम जस्तै, र कतै कुहिएर बस्दा रहेछन्। मान्छेहरू कुहिएका सपनाहरू हेर्न चाहँदैनन्, मान्छेहरू ताजा सपना हेर्न चाहन्छन्। त्यसैले संसार सपनाको नगरी बन्दो रहेछ र त्यही सपनाको नगरीमा हिँडिरहने मान्छेहरू वास्तवमा जब विपनामा बिउँतन्छन् तब तिनीहरूको लागि जिन्दगी कठिन हुन्छ, एउटा पहाडबाट निस्केको खोला जस्तै। जब जब खोला पहाडमा गएर ठोकिन्छ र पहाड हुँदै फेरि हरियाली भएर बग्छ र कुनै दिन समुद्रमा पुगेर विलीन हुन्छ खोला। खोला अनि मान्छे, मान्छे अनि खोला उस्तै उस्तै हुँदा रहेछन्। विक्रम सम्बत 2062 सालमा एमएससी पढ्दै जाने क्रममा मेरो पढाइको अन्त्य हुन थालिसकेको थियो। सोचे पिएचडीको तयारी गर्छु, तर त्यति बेला मेरो विवाहको कुरा चल्यो। मामाको घरबाट आएको विवाहको प्रस्ताव थियो। हजुरआमाले असाध्य मन पराउनुहुन्थ्यो हामीहरूलाई। छोरी छैन, नातिहरूले दुःख पाउँछन् भनेर हरेक दिन फोन गर्नुहुन्थ्यो। सुत्यो कि सुतेन, खाए कि खाएन, हजुरआमाको चासोको विषय हुन्थ्यो। मायाहरूले कता कताबाट तान्छ मान्छेहरूलाई र मायाका जालहरूले मान्छे कता कता बाँधिन्छ। एक दिन हजुरआमाले भन्नुभयो, तिमीलाई विवाहको प्रस्ताव आएको छ, केटी राम्री छ, जाउला खेल्न जिकै हो केटीको घर, प्लस टू पढ्दैछ, भर्खरकी उमेरकी छ। मैले त्यति बेला हजुरआमालाई सोधे, आमा केटीको नाम के हो? आमाले यसबाट आउने नाम भन्नुभयो, मानौ उसको नाम सीमा थियो। मामा माइजूले पनि राम्रै कुरा गर्नुभयो। मलाई अचम्म लाग्यो, जिन्दगीको त्यो मोडमा आइसकेपछि विवाहको प्रस्ताव पनि मेरो लागि मिठो सपना थियो। जसरी पनि देखिने सपनामा म आफ्नो सपना देखिरहन्थे र कुरा अगाडि बढ्दै गए। विक्रम सम्बत 2062 सालको वैशाखमा हाम्रो भेट भयो जाउला खेल बेकरी क्याफेमा। ऊ आमासँगै आएकी थिए, साथमा सानो भाइ पनि थियो उसको। मलाई अप्ठ्यारो लाग्यो, कसरी कुरा गरौँ के गरौँ भइरहेको थियो। उसको आमाले अन्तर्वार्ता लिइरहनु भएको थियो मेरो। मैले आफ्नो बारेमा जे हो त्यही भन्दै गइरहे। सीमा छेउमा बसेर कपालले मुख छोपे जस्तो गर्थे, उसलाई अप्ठ्यारो लागिरहेको थियो र आँखाले लुकाएर हेर्थे मलाई र लाजले आँखा तल झुकाउँथे। म सोच्थे पहिलो भेट यस्तै हुन्छ होला। सरल र सोझो ढङ्गले प्रस्तुत भएको म त्यसपछि म घर आए। हजुरआमाले फोन गरेर सोध्नुभयो, कस्तो भयो तिमीलाई, कस्तो लाग्यो? मैले भने, मलाई हेर्दा त ठिकै लाग्यो, बाँकी हजुरहरूले हेर्नुहोस्। सारा जिम्माहरू परिवारलाई दिए। सोचे मैले त विवाह गर्ने हो, घरमा आमा हुनुहुन्न, भाइको अवस्था त्यस्तो छ, मामा घरतिर पनि सम्हाल्नु पर्यो, मुटुभन्दा प्यारी हजुरआमा छिन्, सबैको लागि मैले विवाह गर्नुपर्छ। धेरै ल्यान मैले यही सोचे, यही सम्झे र सारा कुराहरू मैले परिवारको जिम्मामा दिएँ। बाबा पनि खुसी हुनुहुन्थ्यो ससुरालीतिरबाट आएको प्रस्ताव भनेर। ढेर कल्याण, जिन्दगीमा धेरैजना आउँछन्, सम्झनाहरू बटुलेर जान्छन्, धेरै आँखाहरू आउँछन् छेउमा बास बस्न, तर जिन्दगीमा सबैसँग लगन गाँसिँदैन, सबै आफ्नो हुँदैनन्। जिन्दगीमा जो हुन्छ त्यो आफ्नो हुन्छ, मुटुभित्र राखिन्छ, जीवन जस्तो भोगिन्छ त्यही रहेछ। सपना त बस देख्ने मात्र हो, जे भोगिन्छ त्यही रहेछ जिन्दगी। टियर कल्याण, म सुनाउन चाहन्छु आज तपाईँलाई मेरो कथा। म भन्दै जान्छु आज मेरो कथा। विवाहको कुरा अगाडि बढ्दै गए। साथीभाइले जिस्काउन थालिसकेका थिए र कहिलेकाहीँ भन्थे, यसो लिएर हिँड्नु नि। मैले आँट गर्थे, कहिलेकाहीँ फोन गर्थे, उसले हुन्छ भन्थे। तर त्यतिकैमा कुरा अगाडि बढिरहेको थिएन। जब कुरा अगाडि बढ्न थाल्छ अनि हाम्रो भेट हुने निश्चित थिँदै थियो। कुरा यताउताबाट अनेक कुरा सुनिए पनि हजुरआमालाई विश्वास थियो कि सीमाको बारेमा जे उहाँले सोच्नु भएको थियो त्यही सही हो। एक दिन हजुरआमाले बोलाएर मलाई भन्नुभयो, नाति, ती सब कुरा हल्ला मात्र हुन्, मेरो कुरा मान। मैले हजुरआमाको हात समाएँ र भने, मेरी हजुरआमा, आमाको ठाउँमा तपाईँले जुन माया दिनुभयो, जुन विश्वास दिनुभयो, म त्यो विश्वास तोड्न चाहँदैन। म तपाईँको यो विवाहको प्रस्तावलाई मन्जुर गर्छु। त्यति बेला हजुरआमाको आँखाको खुसी र ओठको आँसु आज पनि सम्झन्छु म। टियर कल्याण, त्यसैले त मेरो जीवनको पाठो कहाँबाट कहाँ पुग्यो आज म सुनाउँछु तपाईँलाई, बस तपाईँलाई। तिम्रै हातको सिन्दुर लाउँछु, तिम्रै हातको टिका, तिम्रै हातको पोते लाउँछु, तिम्रै हातको चुरा। भन्दै मलाई पिठो बाटा रोप्यो तिमीले छुरा, पिर तिमा बुझे मैले नबुझेको कुरा। हेर दिन सधैँ एक नास हुँदैन, पुल्छ तिमीलाई कुनै दिन मेरो छायाले। हेर दिन सधैँ एक नास हुँदैन, पुल्छ तिमीलाई कुनै दिन मेरो छायाले। तिमीलाई कुनै दिन मेरो छायाले, हेर दिन सधैँ एक नास हुँदैन, पुल्छ तिमीलाई कुनै दिन मेरो छायाले। डियर कल्याण, लुटेर लैजाने सपनाहरूको के कुरा गरौँ म? छुटेर जाने मनका कुराहरू के गरौँ म? भयानक घनले हानेर फोडिएका मुटुहरू जब टुक्रा टुक्रा भएर छरफस्ट हुन्छन्, त्यसलाई जोडेर फेरि मुटु बनाउनेको कुरा के गरौँ म? नाटक मञ्चन गरेर फेरि नाटक समाप्त भएको घोषणा गर्नेहरूको कुरा गरौँ के म? कसरी गरौँ? आज वर्षौं पछिको घाउको निकिन हो, बल्झिएको गाँठो जस्तै फुकाउन मन लागेको छ मलाई। जब म कपीमा आफ्ना कुराहरू लेखिरहेको छु, मेरा मनका भावनाहरू शब्दमा आइरहेका छन्। मलाई लाग्छ मैले नितान्त डियर कल्याण तपाईँलाई लेखिरहेको छु। यो दूर बस्तीबाट लेखिएको कथा हो। म चाहँदैन कि मैले यो कथा फेरि लेखेर च्याथु यतै कतै फ्याँकिदिऊ। म तपाईँसम्म पुर्याउँछु जसरी भए पनि। तपाईँले जब मेरो कथा प्रसारण गरिरहनु भएको हुन्छ त्यति बेला म कहाँ हुन्छु मलाई थाहा हुँदैन, तर कोसिस जारी छ तपाईँलाई सुनिरहँ, तपाईँसँग बसिरहँ। त्यसैले त लेख्न थालेको छु लुटेर लैजाने सपनाहरूको कथा। यो जिन्दगी विश्वास हो भनौँ भने सारा संसार विश्वासमा चढेको छ र चलिरहनेछ। यो जिन्दगी विश्वास होइन भनौँ भने घात र प्रतिघातका नाटकहरू प्रत्येक दिन मञ्चन हुन्छन् यो संसारमा। रोएर घन्टौँसम्म अगालोमा बाँधिनेहरू पछाडिबाट छुरा हानेर हिँड्छन्। कसलाई विश्वास गर्ने, कसलाई विश्वासघात गर्ने? छुट्याउन कठिन छ जिन्दगी। त्यसैले त धागो चाहिँ बल्झिएको आफ्नो कथा बिस्तारै फुकाउँदैछु शब्द शब्दमा, वाक्य वाक्यमा, र लेखिरहेको छु मनको गुनासो। यो नितान्त मेरो कथा हो, यसले कसैसँग सरोकार राख्दैन। तर म जस्तै सहरमा बसिरहेकाहरू, गाउँमा बसिरहेकाहरू, र बाटोमा हिँडिरहेकाहरू, र बाटोको छेउमा पसल थापेर बसिरहेकाहरू, साराका साराहरूसँग एउटा सम्बन्ध गाँस्छ। र मलाई लाग्छ यो संसारमा कहीँ न कहीँ, कतै न कतै, कुनै न कुनै कारणबाट सबै दुखी छन्। त्यसैले होला सायद सबै सबैको कथा सुन्न चाहन्छ, र त्यसैले लेख्न थालेको छु म मेरो कथा। विज्ञान विषयमा पढिरहेको म आज फेरि लेख्न थालेको छु साहित्यको कुरा। डियर कल्याण, मलाई त्यति आउँदैन, किनकि म सूत्रमा बाँधिएको जिन्दगी बाँचिरहेको मान्छे। विज्ञानका सूत्रहरू बाहेक मलाई थाहा छैन, तर जीवनमा 2 × 2 = 5 हुन्छ भन्ने कुरा मैले बुझेँ। तर विज्ञानले प्रमाणित गर्दैन, किनकि विज्ञान हमेसा भन्छ 2 × 2 = 4 मात्र हुन्छ। तर जिन्दगी यस्तो कठिन मोडमा आएर उभिँदो रहेछ, र कहिलेकाहीँ जिन्दगीले गुणन गर्दा 2 × 2 = 5 पनि निकाल्दो रहेछ, जो आज म भोगिरहेको छु। विज्ञान भन्दा जिन्दगी ठुलो रहेछ, आज त्यही अनुभव गरिरहेको छु। म सुनाउँछु आज त्यसैले तपाईँलाई मेरो कथा। यसरी मेरो र सीमाको विवाह हुने कुरा चारैतिर चल्दै थियो। कोही के भन्थे, कोही के भन्थे, साथीहरू जिस्काउँथे असाध्यै राम्री छ। मलाई खुसी लाग्थ्यो, जिन्दगीमा कोही कसरी आउँछन् थाहै हुँदो रहेनछ। सीमा कहाँ कि म कहाँको, सोलुखुम्बुमा जन्मेको म, ऊ काठमाडौँमा जन्मेकी, कसरी सम्बन्ध स्थापित भए। बिस्तारै बिस्तारै सीमालाई माया गर्दै गएँ म, नजानिदो किसिमले। कोही कोही भन्थे प्रेम विवाह गरेपछि, विवाहपछि प्रेम टुट्छ, तर मागेर विवाह गरेपछि विवाह पश्चात प्रेमको सुरुवात हुन्छ। सायद मेरो जिन्दगीमा पनि त्यस्तै भयो होला। मैले त्यही सम्झिरहेँ, त्यही कुरा सोचिरहे, र जिन्दगीलाई अगाडि बढाउँदै गए। र विक्रम सम्बत 2063 सालको मङ्सिर 18 गते हाम्रो इङ्गेजमेन्ट हुने कुरा भए। परिवारको तर्फबाट पुलचोकको एउटा होटेलमा व्यवस्था गरियो। स्विजरल्यान्डबाट दाइले थुप्रै पैसा पठाइदिनु भएको थियो बुबाको दुःख देखेर भाइको विवाहको लागि। कान्छो भाइ खुसी थियो, दाइको विवाहपछि सायद मेरो पालो आउँछ भनेर होला। माघमा हाम्रो विवाह हुने तय थियो, र दुवै परिवारको सहमति अनुसार हाम्रो इङ्गेजमेन्ट हुने कुरा पुलचोकको एउटा होटलमा तय गरिएको थियो। मलाई राम्रोसँग याद छ, मेरो परिवारको तर्फबाट, सीमाको परिवारको तर्फबाट थुप्रै मान्छे त्यहाँ उपस्थित थिए। सबैका अगाडि मैले उसको औँला तानेर औँठी लगाइदिएको थिएँ। त्यो दिन आज सम्झन्छु म डियर कल्याण। उसले औँला तान्दै थिए, मलाई लागिरहेको थियो सीमा किन यस्तो गर्छ, सायद सबैको अगाडि उसलाई अप्ठ्यारो भएर होला। मैले त्यस्तै सोचे। त्यो बीचमा हाम्रो धेरै कुरा हुन नपाए पनि दुई चार पटक भेट भएको थियो। भेटमा उसले सबै कुरा टाउको हल्लाएर हुन्छ भन्थे। मैले जीवनका योजनाहरू तय गर्दा उसले मेरा मुखमा हेरिरहन्थे। मलाई थाहा थिएन ऊ आफ्नो खुसीले विवाह गर्दैछ या परिवारको दबावमा गर्दैछ। मैले सोध्न पनि चाहिन। पढे लेखेकी केटी, अहिलेको जमानाकी केटी, सायद उसले भन्नुपर्ने थियो मैले विवाह गर्दैछु, तर यो परिवारको दबावमा हो। उसले त्यसो केही भनेन। जब जब हामी कफी खान बस्थ्यौँ ऊ ब्ल्याक कफी खान्थे, मैले त्यसको उल्टो खान्थे। जब म एक चिज मगाउँथे ऊ अर्को मगाउँथे, र उसले कहिलेकाहीँ आफ्नो परिवार देखेर दिक्क लाग्ने कुरा गर्थे। र त्यति बेला मैले सोध्थेँ, सीमा तिमीलाई कसैले जबरजस्ती यहाँ ल्याएको त छैन? होइन, त्यस्तो होइन, हजुर त पढे लेखेको मान्छे, मैले कहाँ त्यसो भन्न मिल्छ? ऊ फेरि टर्थे। उसका कुराहरू बुझ्दा ऊ फेसनमा मन पराउँथे। जीवनको लागि फेसन अनिवार्य हो, म भन्थे। तिमी सुन्दर देखिन्छौ र तिमीलाई अझै म सुन्दर बनाउन चाहन्छु। मायामा, भावनामा मैले उसको लागि मन दिइसकेकी थिएँ। राम्री थिए, कपाल जब चुल्ठो पारेर माथितिर सिउरिएकी हुन्थे त्यति बेला ऊ असाध्यै राम्रो लाग्थ्यो। सीमा सायद आफ्नै भएर होला। जब म ऊबाट छुट्टिएर घरमा आउँथे रातभरि उसलाई कल्पन्थे। उसलाई कसरी खुसी दिन सकिन्छ, उसलाई जिन्दगीमा आफ्नो खुसीमा कसरी समावेश गर्न सकिन्छ। यस्तै यस्तै कुराले दिनहरू बित्दै गए। विवाहको दिन जति जति नजिकै जान्थ्यो मैले दाईलाई बोलाउँथे, हजुर त आउनै पर्छ, बुबालाई गाह्रो भइरहेको छ, चिन्ता नगर भाइ, विदेशको ठाउँ अप्ठ्यारो हुन्छ, दाई त्यस्तै भन्नुहुन्थ्यो। र बिस्तारै बिस्तारै घरमा गाई गुई हल्ला सुनिन थालेको थियो। एक दिन भाइले मलाई सीमाको बारेमा अर्कै कुरा गरे, मलाई नरमाइलो लाग्यो। मैले फोन गरेर सीमालाई सोधे, सीमा मैले यस्तो कुरा सुन्छु। ऊ फोनमा रोई, उसले केही भनेन। यो त हामी बीचको सम्बन्ध बिगार्न चाहनेहरूको कुरा हो, यस्तै यस्तै कुरा भइरहे। मङ्सिर कटेर पुस लाग्यो। काठमाडौँमा बिहानभरि कुहिरो लाग्थ्यो। कुहिरोमा बिहानै म काममा जान्थे, बेलुका फर्केर आउँथे। अफिसमा उसले फाटफुट फोन गर्थे, खाजा खानुभयो भनेर सोध्थे। मैले भन्थे, अहिले तिमी कहाँ छौ? उसले कहिले कहाँ कामहरू देखाइरहन्थे। मैले सोच्थे ऊ काममा व्यस्त छ, माघपछि हामी सँगै हुन्छौँ र सबै कुरा राम्रै हुन्छ। समय बित्दै गयो। माघको अन्तिम सातातिर हाम्रो विवाह हुने निश्चित थियो धेर कल्याण, तर माघको दोस्रो हप्ताको कुरा हो। दाइले स्विजरल्यान्डबाट फोन गर्नुभएको रहेछ घरको ल्यान्डलाइनमा, म बाहिर थिएँ। त्यसपछि फेरि फोन गरेपछि बुबाले मलाई फोन गरेर भन्नुभयो, छिटो घरमा आऊ, दाइले खोजिरहेको छ, मोबाइलमा सम्पर्क हुन सक्दैन भनेर भन्नुभयो। त्यसपछि म लाइन चोरबाट दौडिएर घर पुगेँ। नभन्दै आधा घन्टापछि दाईको फोन आयो। एकछिन दाई बोल्नुभयो, के छ तिम्रो हाल खबर भनेर। त्यसपछि भाउजूले भन्नुभयो, बाबु चिन्ता नगर्नु, जे हुनुभयो। त्यसपछि मैले सोधेँ, होइन भाउजू के भएको छ र? उहाँ केही पनि बोल्नु भएन र उहाँले मन दुखाएर भन्नुभयो, तपाईँ जस्तो राम्रो मान्छेलाई केही फरक पर्दैन। म छक्क परिरहे। उहाँले फोनमा कुरा गरिरहनु भयो ढेर कल्याण। मैले चुपचाप सुनिरहे। मलाई सपना जस्तै लागिरहे त्यो क्षण, सपना जस्तै सोचिरहे मैले त्यो क्षण। मलाई अनौठो लागिरहे, बस अनौठो। आँसु झर्दिन म, रुन मलाई बिसर्यो। आँसु झर्दिन म, रुन मलाई पुगिसक्यो। माया लाउदिन म, मायाको अर्थ बुझिसके। माया लाउदिन म, मायाको अर्थ बुझिसके। आँसु आँसु के हो बिसा के हो माया के हो तिरस्कार के हो छोट के हो बिसा के हो माया के हो तिरस्कार के हो यो तो हो परिवर्तन समय को न बुझी माया को असु असु के हो मृत्यु के हो आशा के हो निराशा के हो जीवन के हो मृत्यु के हो आशा के हो निराशा के हो यो तो हो परिवर्तन समय न बुझी माया को असु हो आसु झर्दी रुना मलाई पुगी सक्यो माया को अर्थ बुझी सके आसु डियर कल्याण किन भत्कन्छन् मनका आवेगहरु किन चर्कन्छन् मनका घाउहरु नुन हालेको नुन हाले चाहिँ किन दुख्छन् मनहरू वर्षौंसम्म किन चर्किरहन्छ छाती बाँचुन्जेलसम्म धोकाको परिवेशबाट उठेर जिन्दगी गुजार्नेहरू र आफ्नो लागि जिन्दगीको बाटो गुमाएर हिँड्नेहरू आज सम्झन्छु म मेरा जिन्दगीका पुराना घाउहरू पुराना सम्झनाहरू किन आउँछन् जुलुसहरू माया बोकेर मायाका हजारौं जुलुसहरू किन आँखा वरिपरि आउँछन् र फेरि किन हराउँछन् तिनै मायालु अनुहारहरू कसरी कसरी मान्छेका सम्बन्धहरू गाँसिन्छन् र कसरी कसरी तोडिने ती सम्बन्धहरूको नाता के हुन्छ थाहा छैन तर आवेगले लखेटिरहने मनका दुःखहरू कहिल्यै पनि सकिँदा रहेनछन् यिनीहरूको पानी जस्तै हजारौं बाल्टिन खसाले पनि यिनीहरूभित्र र पानी ताने पनि छिनभरमै फेरि पानी सङ्लन्छ र यिनीहरू भरिन थाल्छ मान्छेका दुःखहरू पनि त्यस्तै हुन् कि जस्तो लाग्छ कसैले तानेर लगेका दुःखहरू फेरि किन सङ्लिन थाल्छन् मन वरिपरि मान्छेको लागि प्रतिष्ठा समाज र माया किन पृथक हुन सक्दैन किन बुझ्दैन समाजले आज यही सम्झन्छु म डियर कल्याण भाउजूले जब स्विजरल्यान्डबाट फोन गरेर सम्झाउन थाल्नुभयो भन्नुभयो बाबु जिन्दगी यस्तै हो चिन्ता नगर्नु हजुर त पढे लेखेको केटी केटा हो त्यस्ता केटीहरू त कति पाइन्छन् कति भाउजूले किन यसो भनिरहनु भएको मैले बुझ्न सकिनँ छेउमा बसिरहनु भएको बुबाको अनुहार हेरे बुबाको अनुहार अँध्यारो थियो धेरै बेर कुरा गरेपछि मैले फोन राखेँ र लामो सुस्केर हालेँ सीमालाई सम्झे किन मसँग घन्टौंसम्म कफी खाएर बस्थे? किन मैले तिमीलाई परिवारले जबरजस्ती विवाह गरिदिएको गर्न थालेको छ भने भन? भन्दा उसले होइन हजुर त पढे लेखेको मान्छे किन भन्थे? प्रश्नै प्रश्नहरू उठे मनभित्र र मैले बुबाको अनुहार हेरे। बुबाको आँखाबाट बगेका आँसु। बुबाले पुछ्नु भयो, सायद आमालाई सम्झनु भयो होला आफ्नी आमालाई। आज त्यो दुःख देख्नु पर्थेन होला, सायद आमासँगै जान पाएको भए। बुबाले लामो सुस्केर हाल्नु भयो र सुस्केर भित्रका शब्द यिनै हुन् कि जस्तो लाग्यो। त्यसपछि मैले सीमाको घरमा फोन गरे, फोन उठेन र मैले सीमालाई फेरि मोबाइलमा फोन गरे, मोबाइल अफ थियो। उसको अर्को मोबाइलमा फोन गरे, त्यो पनि अफ थियो। मलाई लाग्यो अब के हुँदैछ, के गरौँ। मैले बुबालाई भने, हजुर चिन्ता नगर्नुहोस्, म छोरा मान्छे हुँ, खुट्टा भयो भने जति पनि जुत्ता आउँछ। मैले बुबालाई यही भने। बुबाले मेरो हात समाउनु भएर झ्यालतिर हेर्नु भयो र रुन थाल्नु भयो। बुबालाई सम्झाएर म बाहिर निस्केँ र सिधै म सीमाको घर पुगे। जाउला खेल नजिकै थियो उसको घर, गेट बन्द थियो। मैले धेरै हर्न लगाएपछि गेट खुल्यो र म सिधै भित्र पसेँ। परिवार डराइरहेको थियो मैले देखेर, मलाई देखेर। कोही पनि आउने आँट गरेका थिएन। म सिधै बैठक कोठामा गएँ जहाँ सीमा मलाई भेट्न आउँथे। एक मन त सोचे कतै ऊ भेट्न आइहाल्छ कि मेरा मायाले तान्छ कि, तर के आउँथे, निष्ठुरी मन हुनेहरू कहाँ आउँछन्। त्यसपछि बुबा आउनुभयो माथिबाट भर्याङ्गो ओर्लिँदै र भन्नुभयो, माफी चाहन्छु म। मैले भने, किन त्यस्तो मन दुखाउनु भएको? हजुर र हाम्रो बीचको सम्बन्ध के बिग्रेको छ र यसरी मन नदुखाउनुहोस्। उहाँले मेरो हात समाउनु भयो र त्यसपछि सीमाको आमा तल ओर्लिनु भयो, परिवारका सदस्यहरू आए र त्यसपछि पालै पालो भन्न थाले। वास्तवमा सीमाले कसैलाई मन पराउँदो रहेछ। कपन्दल नजिकैको केटा थियो, इङ्गेजमेन्ट भएपछि केटा सधैँ रुँदै रुँदै फोन गर्दो रहेछ, थाहा थिएन। तर सीमाले आफ्नो मायालाई सम्मान गरे। वर्षौंदेखिको उनीहरूको माया तोड्न चाहँदैन थिए सायद सीमाले। त्यही भएर सीमाले त्यो रात घर छोडेर निस्केकी रहेछ र उनीहरूले सिधै स्विजरल्यान्डमा फोन गरेर मेरो दाईलाई भनेका रहेछन्, हामीले पुलिसलाई खबर गरेका छौँ भनेर। पुलिसबाट खोजी भइरहेको थियो, निरन्तर खोजी भइरहेको थियो, तर कहाँ खोज्नु। दुवै मन मिलेपछि कसको के लाग्दो रहेछ। डियर कल्याण, म सुनाउँदै जान्छु मेरो जीवनको वास्तविक घटना, प्रमाणसहित पठाएको छु, यदि नपुगे मलाई फोन गर्नुहोला। यसरी त्यो घरमा रुहावासी चल्न थाल्यो र मैले उहाँहरूलाई भने, जे भयो भइहाल्यो, मन नदुखाउनुहोस्, पुलिसलाई रिपोर्ट गर्नुभएको छ, कुनै दिन पत्ता लागिहाल्ला। म त्यहाँबाट फर्केँ, बाटोभरि रुँदै फर्किरहे। मलाई राम्रोसँग याद छ, माघ महिनाको जाडो एउटा मात्र लुगा लगाएर गएको थिएँ म। त्यही लुगासँगै घर फर्केँ। खाना खानै मन लागेन, बाबा सुतिरहनु भएको थियो, मामा घरबाट सबैजना घरमै थिए, बाबालाई सम्झाइरहेका थिए र म फर्कन साथ मामाले माफी माग्नु भयो र भन्नुभयो, हामीलाई यस्तो हुन्छ भन्ने थाहा थिएन, गल्ती भयो। म हजुरआमालाई भेट्न गएँ त्यहाँबाट राति। हजुरआमा रोइरहनु भयो। मैले भने, आमा चिन्ता नगर्नुहोस्, हजुरको नाति केटा मान्छे हो, खुट्टा भयो भने जति पनि जुत्ता आउँछ, बाँकी रह्यो इज्जतको कुरा। इज्जत त हामीले फ्याँकेको होइन, सीमाले फ्याँके। धेर कल्याण, समय बित्दै गयो। हरेक मान्छे र हरेक आफन्तले प्रश्न उठाइरहे। कतिले मलाई दोष दिए, यतिसम्म भने कि केटा नपुङ सक्छ रे। मन कति फाट्यो होला, आज यही फाटेको मन सिलाउन चाहन्छु कार्यक्रम मेरो कथा मार्फत। म रोइरहे, कहिले मझेरीमा बसेर रुन्थे, सीमाको याद आउँथ्यो। यदि उसलाई कोही मन पर्थ्यो भने उसले मलाई भन्नु पर्थ्यो कि म कसैलाई मन पराउँछु जाँदैछु भनेर। बरु म सहयोग गर्थे, म पनि पढे लेखेको केटा थिएँ, तर उसले कहिले पनि मनको घाउ पोखिने। तर जब उसको मायालु उसको अगाडि प्रस्तुत हुन्थ्यो, उसको मन पोखियो र उसले एङ्गेजमेन्ट गरेका सारा कुराहरू छोडेर घरबाट बाहिरे। त्यसपछि काठमाडौँमा गाई गुई हल्ला चल्यो। दुई चारवटा पत्रिकामा पनि आयो यो कुरा, तर सबै मिलेर यो कुरा रोकेपछि यो कुरा सेलाएर गयो। दिन बित्दै गयो, उनीहरू विवाहित भएर कोपनडोलमा भित्री सीमा, तर म छटपटिरहे। उसको यादमा माया लाग्थ्यो, दुई चार दिन भए पनि उसले माया देखेकी थिए, दुई चार दिन भए पनि उसले आफ्नो जिन्दगीको कुरा गरेकी थिए, मेरो हात समाएर हिँडेकी थिए, झरीमा छाता ओढाएकी थिए मलाई, र गर्मीका यामहरूमा शीतल छहारीमा बसेर र रेस्टुरेन्टभित्र ओत लागेर एसीहरूको चिसोमा हामीले घन्टौँ बिताएकी थिए। तर त्यति बेला उसले मलाई कहिल्यै भनेन, मेरो मायालु छ, म उसलाई मन पराउँछु। सायद ऊ मायालुबाट फुत्किएर मसँग आउन चाहेकी थिए होला, तर उसको मायाले तान्यो, जित्यो, र उसले सारा सब बन्धन तोडेर घरबाट भागेर महिनौसम्म काठमाडौँ बाहिर बसे, र त्यसपछि फर्किएर घर आएपछि दुवै परिवार मिलेर पुलिस केस फिर्ता लिएछन्, र सबै कुरा सहज रूपमा चल्दै गए, समय बित्दै गए। बुबाले जिन्दगीमा त्यसपछि विवाह गर भनेर छोरा कहिल्यै भन्नु भएन, र समय बित्दै जाने क्रममा मैले आफ्नो पिएचडीको कुरालाई अगाडि बढाइरहेको थिएँ। एक दिन अनायास बुबाले भन्नुभयो, छोरा तिमीले विवाह गर्नै पर्छ, र त्यति बेला मैले बुबालाई भने, बुबा म विवाह गर्छु, मैले यति मात्र भने, र मैले कसैलाई खोजिरहेको छु, चिन्ता नगर्नुहोस्, यो दुनियाँमा कोही जाँदैमा यो संसार रित्तो हुँदैन, फेरि फर्केर आउँछन् मायालुहरू, मैले कसैलाई पाइसकेको छु, र उसलाई सारा कुरा भन्दा उसले मलाई आफ्नो ठानिसकेकी छ, म विवाह बन्धनमा बाँधिँदैछु बुबा, मैले यति मात्र भनेको थिएँ। र अर्को दिन जसलाई म माया गर्थेँ ऊ र म सपिङको लागि बाटबाट नै पुग्दा मैले सीमालाई देखेँ। विक्रम सम्बत 2066 सालको कुरा थियो, त्यो धेरै पछिको कुरा। मैले आफ्नो नामको अगाडि डाक्टर लेख्न थालिसकेको थिएँ। मलाई अचम्म लाग्यो, उजाड उजाड थिए सीमा, उदास थिए, र एक्लै ऊ त्यहाँ थिए, र म तल ओर्लेर उसलाई भेट्न जाँदा नजाँदै ऊ ट्याक्सी चढेर कतै गई। मलाई नरमाइलो लाग्यो, र त्यो दिन मैले जसलाई विवाह गर्दै थिएँ उसलाई केही भनेन। उसलाई छोडेर घर फर्कने बेला उसले भने, हजुर किन आज उदास हुनुहुन्छ? मैले केही पनि भनेन, होइन म खुसी छु त्यही भनेर घरमा आएँ। र मैले त्यसपछि मलाई त्यो रातभरि निन्द्रा लागेन, किन सीमा त्यस्तो भए। मनमा अनेक प्रश्नहरू घुमिरहे, यति सानो काठमाडौँ पनि किन पृथक भइसक्यो? मैले उसको बारेमा केही कुरा जान्ने उत्सुकता जाग्यो, र अर्को दिन काममा नगएर म उसका आफन्त कहाँ गए। डियर कल्याण, म सुनाउँछु आज मेरो कथा, कसरी मान्छेले आफ्ना दुःखहरू र आफ्ना पीडाहरू भोग्दै जान्छन्, आज म सुनाउँछु तपाईँलाई, बस तपाईँलाई। आहै थिए न दिल आग बिना नै जल्दो रहेछ, आहै थिए न दिल आग बिना नै जल्दो रहेछ, आहै थिए न मायाले आहै थिए न मायाले पनि पुल्दो रहेछ, आहै थिए न दिल आग बिना नै जल्दो रहेछ। ऐना एउटै भए पनि तस्बिर बदली दोरै छ, ऐना एउटै भए माया सारै सस्तो हुँदो रहेछ हाय जिन्दगीका भोगाइहरू इरेजरले मेटेर मेटिँदो रहेनछ इरेजरले मेटिँदा रहेछ रहेनछन् जिन्दगीका भाग्यरेखाहरू र भाग्यरेखाहरू कहिल्यै पनि पेन्सिलले लेखिँदो रहेनछ भोग्दै जानुपर्ने जिन्दगी र देख्दै जानुपर्ने यथार्थ नै वास्तविकता र जीवनको यथार्थ रहेछ जब जब म सपना देख्थे मेरो अगाडि सीमा आउँथे उजाली प्रष्ट उसको अनुहार हाँस्दा खाल्टो पर्ने उसका गालाका बीचमा रहेको थियो मायालु स्वभाव मबाट अस्ताएर जानुहुन्थ्यो गयो तर छोटो समयमा मैले उसलाई दिएको माया र मेरो हृदयभित्र बसेकी हो यति गाह्रो भयो मलाई आफ्नो हृदयबाट निकालेर जान निरन्तर सहिरहेको अपमान आफ्नो ठाउँमा थियो कति दुःख हुन्छन् जिन्दगीमा कति घाउहरू हुन्छन् मनभित्र मलम लगाएर पनि नसकिने र जति उपचार गरेर पनि निको नहुने मनका घाउहरू कहाँ गएर बिसाउनु न कतै उपचार गर्ने ठाउँ छ न कसैले उपचार गरिदिन्छ त्यस्ता घाउहरूको त्यसैले आज तपाईँलाई लेख्न मन लाग्यो डियर कल्याण मेरो आफ्नो जीवनको कथा मेरो आफ्नो घाउ कमसे कम अलिकति भए पनि सान्त्वना मिल्छ र आफन्तहरू जो जोले हामीलाई चिन्नुहुन्छ सुनिरहनु भएका उहाँहरूलाई लागिरहेको होला आज पहिलो पटक यथार्थ कुरा सुनिरहनु भएको छ यसरी त्यो दिन मैले सीमालाई देख्न साथ मलाई लाग्यो किन ऊ उदास छ किन ऊ उजाड छ मैले अर्को दिन उसको बारेमा सबै कुरा जान्ने कोसिस गरे र सबैभन्दा पहिले उसको छिमेकी जसलाई मैले टाढाबाट चिन्थे झम्सी खेलमा बस्नुहुन्थ्यो काठमाडौँको खाल्डोभित्रको झम्सी खेल म त्यहाँ पुगे र बिस्तारै थाहा पाउँदै गए जब उनीहरू विवाह गएर काठमाडौँबाट भागेर धनगढी पुगेका रहेछन् र त्यहाँ करिब एक महिना बसिएपछि दुवै परिवारको सहमतिमा काठमाडौँ फर्किएका तिनीहरू धुमधामसँग विवाह भयो त्यो कुरा हामीलाई थाहा थियो विवाहको दिन डियर कल्याण म काठमाडौँमा बस्न नसकेर पोखरा गएर बसेको थिएँ साथी मनोजसँग मलाई नरमाइलो लाग्यो आफूसँग विवाह गरेर इन्गेजमेन्टमा बाँधिएकी केटी यही काठमाडौँमा धुमधाम कसैसँग विवाहमा बाँधिँदैछ कति दुख छ होला मन कति रुन्छ होला मन कहाँ गएर फुकाउँथ्यो मन पोखरा गएर तिन दिन बसेर आए फेरि बुबाको चिन्ता लाग्यो बुबालाई बारम्बार फोन गरेर भन्थे चिन्ता नगर्नुहोस् म अफिसको कामले आएको तर अफिसको काम थिएन आफ्नो मनको पीडा लुकाउन त्यहाँ पुगेको तर जहाँ भागे पनि आकाश यही रहेछ धरती यही रहेछ यही सबै कुरा सहनु पर्दो रहेछ समय बिस्तारै चिप्लदै गए बिर्सदै गए मैले सीमालाई र उसको घरमा उसलाई पनि आरोप लागिसकेको रहेछ एकजनासँग एङ्गेजमेन्टमा बाँधिएर मेरो छोरा र मेरो भाइसँग किन भागेर आएको भनेर उसलाई आरोप लाग्दो रहेछ सासु जेठानी र नन्दको एउटा आधुनिक समाजमा बाँचेकी सीमालाई त्यो परम्परावादी घरमा बस्न गाह्रो हुँदै जाँदा घरभित्र झगडाको आगो उबाल्दै गए सीमाको श्रीमान छुटिएर बस्न सक्ने हैसियतमा नभएपछि मात्र परिवारको आम्दानीबाट त्यो घर चलेको पछि बेबस र लाचार छोराले सीमालाई साथ दिन नसकेपछि बिस्तारै बिस्तारै त्यो सम्बन्ध टुटिँदै टुट्दै गएको रहेछ कहिले घर कहिले माइती कहिले कहाँ सीमाको जिन्दगी त्यसरी बित्दै गएको जब मैले थाहा पाएँ तेर कल्याण मलाई नरमाइलो लाग्यो कमसेकम मैले उसलाई सुख दिन्थे माया दिन्थे खुसी दिन्थे उसको लागि दुई वचन लगाउने घरमा कोही थिएन बुबाले उसले पकाएको चिया खान पाए खुसी हुनुहुन्थ्यो उसको लागि घरमा केही गर्नुपर्ने जरुरी थिएन सम्पन्न परिवार थियो घरमा थिए दाईको सपोर्ट थियो स्विजरल्यान्डमा राम्रो व्यवसाय थियो दाईको तर उसले त्यो कुरा बुझिन र त्यसपछि उसले सबै कुरा तोड्दै गए र मैले आज यो कुरा लेख्न मन लाग्यो सीमा यदि तिमी कतै छौ र यो कार्यक्रम सुनिरहेकी छौ भने र मलाई यो पनि विश्वास छ तिमीले यो कार्यक्रम अवश्य सुनेकी छौ तिमीले मेरो मायालाई रिजेक्ट गर्यो र तिमीले चोखो मायालाई स्वीकार्यो सीमा म तिम्रो मायालाई कदर गर्छु म त दुई चार दिन तिमीलाई माया दिन आएको तिमीले साँचो मायाको लागि समर्पण गर्यो तर यो संसारमा साँचो मायालाई चिन्ने कमै हुन्छन् तिमीले जसलाई माया दियो त्यो मायालाई तिम्रो मायालाई त्यसले चिन्न सकेन खेद छ मलाई सीमा तिमीले जसलाई माया दियो उसले जिन्दगी र तिम्रो मायालाई बुझ्न सकेन म तिम्रो मायालाई अझै पनि आदर गर्छु इन्गेजमेन्ट भइसकेको केटीले एउटा आफ्नो साँचो मायालाई सारा चिज त्यागेर गयो तर अन्त्यमा खाली हात भयो तिमी यो संसार यस्तै छ जसले माया दिन्छ उसले मात्र माया चिन्छ माया लिनेहरू माया चिन्दैनन् आज तिमी दोसाँधमा छौ र मैले तिमीलाई यही कार्य र मात्र कार्यक्रम मार्फत भन्न चाहन्छु म विवाह बन्धनमा बाँधिँदैछु मसँगै पढ्दै गरेकी काठमाडौँकै केटीसँग सायद यो कार्यक्रम डियर कल्याणको कार्यक्रमबाट अनेर हुँदा मेरो विवाह भइसकेको हुनेछ जहाँ भए पनि जस्तो भए पनि खुसी रहनु मैले तिमीलाई बिर्सन चाहन्छु यो जिन्दगीको रीत हो म पनि दिनरात तिम्रो लागि रहे तिम्रो यादमा धेरै आँसु बगाएमा जब तिमीले मलाई छोडेर कसैसँग गयो त्यसपछि तिम्रो यादलाई भुल्दै भुल्दै आज म नयाँ जिन्दगी बाँचिरहेको छु र तिमीले भोग्नुपर्ने जिन्दगी तिमी भोग म त खुसीमा छु र म खुसीमै बाँच्न चाहन्छु तिमीले दुःख पायो मैले अरूबाट सुने तिम्रो दिनरात रोइरहने बानीलाई अब म छोड्न सक्दिनँ तिमीले गल्ती गर्यो कि सही गर्यो जस्तो निर्णय गर्यो त्यही अनुसार भोग्नुपर्छ यही हो जिन्दगीको रीत म खुसी भोग्छु अब सायद तिमी दुःख भोग्छौ होला मलाई त्यस्तै लाग्दैछ र त्यही हो जिन्दगीको रीत तिमीले मेरो मायालाई चिन्न सकेनौ बस चिन्नै सकेनौ पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ जति रुवाओस् धरधरी रुवाओस् जति रुवाओस् धरधरी रुवाओस् आफ्नो मान्छे आफ्नै हुन्छ आफ्नो मान्छे आफ्नै हुन्छ मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ जति भुलु सहरको रमझममा मन त आफ्नो गाउँमै हुन्छ जति भुलु सहरको रमझममा मन त आफ्नो गाउँमै हुन्छ साथी सुखमा हजार भेटिन्छन् दुःख बाँड्ने एउटै हुन्छ।